प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगर। तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति हो। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र कार्यक्रममा यो समयमा टेलिफोन मार्फत तपाईँलाई हामी स्वागत गर्ने गर्दछु र 0556 63 332 र 0556 63 333 को बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रममा हामीले आज आइतबारको बसाइमा लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिन्छौँ र लोक भाकाहरू बजाएर तपाईँहरूको थोरै भए पनि तपाईँहरूलाई मञ्चन दिने तत्क्रममा हामी लागिरहेका छौँ र मलाई प्रविधि कक्षबाट भने राजले सहयोग गरिरहेको छ र तपाईँकै अर्पण समर्पणको साथी म दिवस मगर पनि छु र कार्यक्रममा कोही साथी हुनुहुन्छ भनेर राजले इसारा गरिरहनु भएको छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुबाट रबिना। रविनाजी के छ नयाँ नौलो खबर? सबै ठिकै छ दाइ, अनि हजुरहरूको नि? हाम्रो पनि सबै ठिक छ नि। खाजा खानुभयो? छैन, अब प्रोग्राम सकिएपछि खाने। प्रोग्राम सकिएपछि खाने? अनि आज दिन हाम्रो पनि भएको छैन, हाम्रो पनि प्रोग्राम सकेपछि खाने। त्यसो हुन्छ, टाढा टाढा तपाईँ र म टाढा दुरी टाढा भए पनि टाइम त एउटै हुन्छ नि खाजा खाने, होइन? अनि आज कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने? हजुरलाई धन्यवाद। अनि प्राविधिक मित्रलाई, अनि मेरो साथीहरू सञ्जय सागर सर सबिना बिना नबिना अनि प्रतिमा अनि अस्मी कोपिला विज्ञान श्रेष्ठलाई अनि कमान्डर राणा मगरलाई अनि मेरो साथीहरू मुना अनि सविता सबैजना तनबाट आउने सम्पूर्णलाई अनि सबैजना मभन्दा पछि आउने कलरहरू सबै सबैलाई हुन्छ। रबिना भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ। रविना कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला तनहुबाट रविना आउनु भएको थियो। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुबाट सबिना। सबिनाजी के छ नयाँ नौलो खबर सुनाउनुहोस्? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूकै माया ममता पाइरहेछ। हाम्रो पनि सबै बेठिक त हुने कुरै भएन नि। अनि खाजा खानुभयो? हाम्रो पनि भएको छैन, सँगसँगै खानुपर्छ है कार्यक्रम सकिने लगतै। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि सुरुमाको मेरो साथी रविनालाई, अनि रविना सञ्जय सरोज सागर विज्ञान, अनि सलिना रिना प्रतिमाको लागि, अनि राजवानीकी साथी राजवानीकी साथी मुनास, अनि सविता मेनिकाको लागि भन्दै बिराजु न। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला तनहुबाट सबिना आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556 63 333। अब भने एउटा सुमधुर आवाजमा सजिलो भाका सुन्ने बेला भएको छ। आवाज रहेको छ विमल राज छेत्री र बिमा कुमारी दुराको सुमधुर आवाज रहेको जापान टोकियो भाका, अबको क्रममा तपाईँको लागि। चिठी पठाएकी थिएँ नि कता राम्रै होइन नि राम्रोसँग देखा छैन नि जापान टोकियो जापान टोकियो मैले चिठी पठाएकै थिएँ नि कता रोकियो बितेकै होइन नि राम्रोसँग देखा छैन नि जापान टोकियो जापान टोकियो मैले चिठी पठाएकै थिएँ नि कता रोकियो जापान टोकियो मैले चिठी पठाएकै थिएँ नि कता रोकियो जापान टोकियो मैले चिठी पठाएकै थिएँ नि कता रोकियो सुमधुर आवाजमा सुन्यो बिमा कुमारी दुरा र विमलराज छेत्रीको आवाजमा सुन्यो यो मिठो भाका यो मिठो भाकापछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु तपाईँलाई तपाईँले सुन्दै हुनुहुन्छ अर्पण समर्पण तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ दिउँ बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगाएँ तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ तपाईँ घरदेखि टाढा हुनुहुन्छ आफ्ना आफन्त मित्रदेखि टाढा हुनुहुन्छ कसरी सम्झिने होला भनेर चिन्तामा हुनुहुन्छ भने फिर मान्नु पर्दैन अर्पण समर्पणको बसाइ लिएर हामी हरेक दिन आउने गर्छौँ तपाईँ आफन्तजन र घर परिवारहरूलाई धित मरुन्जेल सम्झिन सक्नुहुनेछ त्यसका लागि हामीले 2 टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ 0556-63-332 र 0556-63-333 टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ राजपानीबाट सविता अनि सविताजी के छ नयाँ नौलो खबर अनि खाजा खानुभयो खाएको छैन अनि आजको दिन कसरी बितिरहेछ सविताजी आजको दिन चाहिँ कसरी बितिरहेछ प्रोग्राम सुन्दै बसिरहनु भएको अनि अर्पण समर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि भ्याइन्जाल सुन्नुहुन्छ अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने हुन्छ सविताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छु नमस्कार नमस्ते दादा यति बेला राजपानीबाट सविता आउनुभएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसका लागि 2 टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ 0556-63-332 र 33 कार्यक्रममा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार हजुर हजुर नमस्कार कार्यक्रममा कोही साथी आउनुभएको थियो तर पनि सम्बन्ध विच्छेद भएको छ केही छैन तपाईँ पनि आउन सक्नुहुनेछ फोन लागिरहेको छ भने छैन भने फोन हान्नुहोस् तपाईँको फोन लाग्छ यति बेला 0556-63-332 र 0556-63-333 टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट तिलक तामाङ कोराकबाट तिलक तामाङ हजुर अनि तिलकजी के छ नयाँ नौलो खबर एकदम ठिक छ दादा अनि हजुरको हाम्रो पनि सबै ठिक छ म त आज कुराको साथीहरू कता हराउनु भयो भनेर चिन्ता मानिरहेको कि होइन हराएन दादा सबैभन्दा पहिला पहिलोचोटि आउनुहुन्थ्यो आज कुराको साथीहरू चाहिँ कता जानुभयो जस्तो लागेको मलाई त अनि तिलकजी हजुर अनि खाजा खानुभयो खाजा खाएन दादा खाएको छैन अहिले हामीसँगै खानुपर्छ है हुन्छ दादा हाम्रो पनि खाजा भएको छैन सँगै म तिलकजीले खाजा खाएपछि मात्रै खाने भनेर बसेको कि म चाहिँ अनि कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने हजुरलाई धन्यवाद पन्ध्र दादालाई अनि मेरो घर परिवार अनि मेरो साथीहरू सबजनालाई अनि शान्ति पार्वती मनिषा अनि दिपेन्द्रलाई र मलाई तिलक तामाङ चिन्ने नचिन्ने सम्पूर्णलाई दादा, तिलक तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ। तिलकजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कोराकबाट तिलक तामाङ आउनु भएको थियो कार्यक्रममा, कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट सुस्मिता लामा हो। कोराकबाट सुस्मिता लामा, हजुर। अनि के छ तपाईँको नयाँ नौलो खबर सुस्मिताजी? ठिकै छ। अनि हजुरहरूको? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूकै माया ममताले गर्दा हाम्रो झन् केही बेठिकै हुनुहुँदैन नि। अनि का अनि खाजा खानुभयो? खाइसकेँ दादा। अनि हजुरले? हाम्रो भएको छैन आज, तपाईँ चाँडै हुनुभएछ नि त। चाँडै भएछ। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? अनि पहिलो वर्ष तपाईँलाई धन्यवाद। अनि फुनारायण दादालाई, अनि मेरो बुवा मम्मी दयाहरू दिदीहरू, अनि घर परिवार सम्पूर्ण, मेरो मलाई सुस्मिता भन्नु चिन्ने नचिन्नु सम्पूर्णलाई दादा। हुन्छ सुस्मिताजी, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला कुराकबाट सुस्मिता लामा आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556533332, 0556533333। अब भने एउटा सुन्दुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ, विमलराज छेत्री अनि विष्णु माझीको सुपारी चाम्रो। यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ, विश्रामपछि हामी उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। छोडी आए पस्के पो भात पानी सुपारी चाम्रो, म त के राम्रो छु र माया काई हो राम्रो। आउँदैछौ पानी आउँदैछौ पानी, छोडी आए पस्के पो भात पानी सुपारी चाम्रो, म त के राम्रो छु कई घर को मन्छे, मार कई घर को मन्छे, सबै कुरा कहाँ मिल्ला, केही तिमी सानो बाकी मै सहुला, केही तिमी सानो बाकी मै सहु। नमस्कार, म गायक हेमन्त शर्मा, यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेशन रेडियो अर्पण 104.5 मेगाहर्ज। आहा खोलेको पानी बगेरे जाने, बस्दैन एकै ठाउँ। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी, एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आँख खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाँडी, फोन नम्बर 0556603141।

यति बेला रनापाबाट मेघनाथ न्यौपाने आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर, कार्यक्रममा कोही साथी आउनुभएको थियो तर पनि गइसक्नु भएको छ। तपाईँसँग कुराकानी गर्दा गर्दै अनि तपाईँलाई लोकदोहोरी गीतहरू बजाउँदा बजाउँदै आजको लागि कार्यक्रम अर्पण समर्पणको निर्धारित समय सकिएको छ। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा भोलि फेरि अर्पण समर्पणको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। कार्यक्रममा फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, तनहुँबाट रविना, तनहुँबाट सबिना, राजमानीबाट सविता, कुराकबाट तिलक तामाङ, कुराकबाट सुस्मिता लामा र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो, रनपाबाट मेघनाथ न्यौपाने। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धन्यवाद। रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा साथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद। प्रविधिबाट साथ दिने रासलाई पनि विशेष आभार प्रकट गर्दै यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। तिमलाई झनकुटी झनकुटी झै पार्दै मैले नै होला नि, तिमलाई झनकुटी झनकुटी झै पार्दै मैले नै होला नि। तिमलाई झनकुटी झनकुटी झै पार्दै मैले नै होला नि, तिमलाई झनकुटी झनकुटी झै पार्दै मैले नै होला नि। Yeah!